Bye. तपाईँ पनि नेपाली साङ्गीतिक क्षेत्रमा लाग्ने सोचमा हुनुहुन्छ वा कुनै पनि गीत संगीतलाई बजार व्यवस्थापन गर्ने म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ? यदि यस्तो हो भने सम्झना गर्नुहोस् साथी भाइ डिजिटल म्युजिक प्रणालीलाई, बजार व्यवस्थापक रामु बिरही, मोबाइल नम्बर 9849 936 85।